Hello, ladies and gentlemen. Very, very cool. Welcome to the very new episode of SMS 92. सुन्दै हुनुहुन्छ भने तपाईँ यति बेला सिन्धुली जिल्लाकै पहिलो रेडियो स्टेसन रेडियो सिन्धुलीगढी एफएम 92 मेगाहर्ज प्रोग्राम हो एसएमएस 92 आउने गर्दछ हरेक हप्ताको सोमबार मङ्गलबार र बुधबार ठिक 8 बजेदेखि करिब करिब 8:45 आज पनि स्टोक्रमलाई निरन्तरता दिनको लागि उपस्थित भइसकेको छु. यति बेला आवाज हो यो सुमन बरालको, टेक्निकली सपोर्ट पाइरहेको छु अञ्जनको. हाम्रो यो जोडी एकदम जमिरहेछ भनेर श्रोताहरूको कमेन्ट्सहरू आइरहेछ, त्यस कारणले यो जोडीलाई अझ जमाउनको लागि फेरि पनि आज उपस्थित भइसकेका छौँ. अनि तपाईँ सम्पूर्ण साथीहरूको न्यानो न्यानो साथ माया एसएमएसको भरिपूर्ण छ हाम्रो यो बसाइ. त्यसैले तपाईँ पनि चाहनुहुन्छ एसएमएस 92 एसएमएस गर्नको लागि भने जान सक्नुहुन्छ मोबाइलको मेसेज बक्समा. टाइप गर्नुहोस् एसडिएच, एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् 92, फेरि एक स्पेस दिनुहोस्, तपाईँको लेख्नुहोस् मेसेज, नेम, एड्रेस र पठाउनुहोस् 37799 है. एकचोटि फेरि पनि आइडिया दिँदैछु, गो टु यर मोबाइल मेसेज बक्स, टाइप एसडिएच, लिभ अ स्पेस, type 92, again leave a space, write your message, name, address and send it to 37799. एकैछिनमा तपाईँका धेरैभन्दा धेरै रमाइलाभन्दा रमाइला हँसाउने रुवाउने खालका मजाले एकदम मिक्स टाइपका चाहिँ चटपटे टाइपका चाहिँ मेसेजहरू लिएर त एकैछिनमा आइहाल्छौँ. तर तपाईँ चाहिँ मेसेज गर्दै गर्नुहोला, किनकि हामी कार्यक्रमको सुरुवातमा सदा जस्तै एउटा रमाइलो साङ्गीतिक आवाजतर्फ राख्दैछौँ. त्योभन्दा पनि अगाडि तपाईँ चाहिँ हामीलाई सुन्दै आइरहनु भएको छ होइन, प्रत्येक सोमबार मङ्गलबार बुधबार तपाईँहरूको माग धेरै छ, तपाईँहरूको मेसेज यति धेरै क्यू लागेर बसिरहेछ मसँग. जहिले मैले तपाईँको चाहिँ बासी मेसेजहरू पढिरहनु परिरहेको छ, साझी मेसेज पढ्नको लागि चाहिँ मैले अहिलेसम्म पाएकै छैन. हेर्नुहोस् यो यस्तो चाहिँ विडम्बना छ, के गर्ने. तर पनि तपाईँको मेसेजलाई म एकदम मजाले राखिरहेको छु केयर गरेर होइन, तपाईँको मेसेज हामीसँग सुरक्षित बसिरहेको हुन्छन्. तपाईँले मात्र मेसेज गर्नुपर्छ, तपाईँको मेसेजलाई हामी जहिले भए पनि जसरी भए पनि एकदम प्रसारण गरेरै छर्छौँ. धेरै साथीहरूले चाहिँ गुनासो गर्नुहुन्छ कि मेसेज नै खोइ त हाम्रो मेसेज चाहिँ खोइ भनेर. तर के गर्नु साथीहरू, तपाईँको मेसेजहरू यदि तपाईँले एकदम राइट प्रोसेस गरेर चाहिँ पठाउनु भएको छ भने, हामीसँग स्योर आइपुगेको छ भने, त्यो मेसेज ढुक्क आउनुहोस्, तपाईँको मेसेज कहीँ लुक्दैन, मजाले प्रसारण हुन्छ. तर कति साथीहरूले चाहिँ मेसेज नै अलिकता गलत तरिकाले पठाउनुहुन्छ, या भनौँ हाम्रो किवर्ड चाहिँ सर्टकट कीहरू चाहिँ अलिकता मिस्टेक भइदियो भनेदेखि तपाईँको मेसेज हामीसँग सही स्थानमा आइपुग्दैन क्या. त्यसैले तपाईँले मेसेज पठाउने बेला चाहिँ मजाले एकदम केयरफुल भएर मेसेज गर्नुहोला. यो एक हप्तामा मात्र लगभग 53 चाहिँ इनभ्यालिड एसएमएसहरू भनौँ न, तपाईँले चाहिँ किवर्डहरू राम्रोसँग हानेर या नम्बर नहानेर चाहिँ के गरी चाहिँ मिस्टेक भएको मेसेजहरू मात्र 53 थियो होइन. हिजो मैले यसो हेरेको थिएँ, धेरै साथीहरूको गुनासो आयो कतै मिस्टेक पो गर्नुभएछ कि भनेर. हेर्न त मिल्छ त्यो इनभ्यालिडलाई पनि, तर यहाँ मैले सर र मेसेज पढिरहेको बेला त्यतातिर खोज्न अलिकता ध्याउ हुन्छ, त्यस कारणले त्यो अब गल्ती खोजी खोजी पढ्ने नि अलिकता मिलेन कुराकानी होइन. त्यसैले तपाईँले एकदम मजाले केयरी पठाउनुहोस् भने सुरुमा चाहिँ अरू यता कति साथीले सुरुमा कमा लेख्नु भएको रहेछ, डट लेख्नु भएको रहेछ, एसएमएस 92 लेख्नु भएको रहेछ, त्यस्तो केही लेख्न पर्दैन. सबैभन्दा पहिला चाहिँ एसडिएच यो तिनवटा अक्षर लेखिसक्नुहोस्, त्यसपछि एउटा खाली ठाउँ छोड्नुहोस्, 92 नम्बरमा लेख्नुहोस्, त्यसपछि फेरि एक स्पेस दिनुहोस्, त्यस पछाडि चाहिँ तपाईँलाई जे जे लेख्न मन लाग्छ सबै कुरो लेख्नुहोस्, सुरुमा लेख्न पाइँदैन है. त्यसैले हाम्रो स्टेसनमा चाहिँ तपाईँले मेसेज पठाउन चाहनुहुन्छ भने सबैभन्दा पहिला एसडिएस चाहिँ हान्नै पऱ्यो, त्यसपछि चाहिँ अनि कार्यक्रम वाइज चाहिँ छुट्टा छुट्टै किवर्डहरू हुन्छन्. एसएमएस 92 पठाउनको लागि चाहिँ एसडिएस भन्दा पछाडि 92 हान्नुहोला, त्यसभन्दा पछाडि तपाईँको चाहिँ मेसेज, नेम, एड्रेस, कसलाई के भन्नु छ, के सुनाउनु छ, मजाले सबै कुरा बुटुङ टुङ लेख्नुहोला र पठाउनुहोला 37799. एकैछिन पछाडि तपाईँको रमाइला रमाइला एकदम मेसेजहरू लिएर आइहाल्छु. त्योभन्दा अगाडि एउटा दामी डान्सिङ नम्बर राखिदिन्छु, धेरै चल्यो यो गीत है आजकल पनि, यसो कतै पार्टी सार्टीमा डान्सिङ प्रोग्रामहरूमा पनि म धेरै सुनिरहन्छु, त्यस कारणले अस्ति नै एकचोटि बजाइसकेको थिएँ, फेरि बजाउनु मन लाग्यो है. सियाको चाहिँ चिट्रिल्सवाला चाहिँ यो सङ तपाईँलाई एकचोटि सुनाउँदैछु, मजाले सुन्नुहोला, झुम्नुहोला, नाच्नुहोला. एक किसिम पछाडि आउँछु, किप सेन्डिङ यर मेसेज, किप ट्युनिङ अस. Song is Sia's Cheap Thrill. Have you heard the song? Yes, I have. And what do you think? I think it's got a good beat and you can dance to it. Sounds swell. Let's listen now. Up with it, girl. Rock with it, girl. Show them it, girl. With a bang bang. Bounce with it, girl. Dance with it, girl. Get with it, girl. With a bang bang. Come on, come on. Turn the radio on. You baby, and me. I don't need dollars. just you baby, and me. To the floor and me see your energy, because me not play no hide and seek. What is it, the thing you ever make me feel with, girl? Free! Cause anytime I whine and catch it, the selector pull it up and put it for repeat, girl. Up, up, me not touch a dollar in my pocket, cause nothing in this world ain't more than what you worth. I don't need no money. You worth more than diamond, more than gold. As long as I can feel the beat. Make the beat just take control. Yourself, get out of control. Baby, okay, welcome back after this very beautiful dancing number of Sia Cheap Thrills. Pokemon, you want to make like exam cheap thrills, so Pokemon is so khushi ho yo kinaki tapaiharuko mazako SMS haru, mazako chai message haru, tapaiko sathi sangishta mitra lai sunauna paunu, tapaiko message broadcast hunu, yo sab ekdam khushi ko kura ho, sasto khushi ho haina, tyaskarle tapai ekdam khushi hununcha hola bhanne bishwas lagiracha malai. र अब भने धेरै कुराकानी नगरिकन तपाईँको म्यासेजतर्फ लाग्छु, फेरि होइन भने तपाईँको चाहिँ थ्रिल्स चाहिँ चिप नभएर एक्सपेन्सिभ पर्न जान्छ होइन, त्यस कारणले पनि अब धेरै कुराकानी नगरौँ, किनकि हामीसँग म्यासेजको एकदमै धेरै क्यु छ, त्यो क्युलाई त छिटो सक्न गइरहेको छु म तपाईँ. तर पनि म्यासेज गर्न चाहनुहुन्छ भने ढुक्क भर गर्नुहोस्, किनकि तपाईँको म्यासेज हामीसम्म आइपुग्छ. म्यासेज गर्ने राइट वे भनेको SDS टाइप गर्नुहोस्, एक स्पेस दिनुहोस्, 92 टाइप गर्नुहोस्, फेरि एक स्पेस दिनुहोस्, तपाईँको म्यासेज लेख्नुहोस्, नेम एड्रेस दिएर चाहिँ ट्याग पठाउनुहोस् 37799 है त. यति बेला आजको प्रोग्रामको लागि फर्स्ट एसएमएस लिन गइरहेको छु म. हाई ब्रो, म अमले चारबाट रोहित पाखरिन, अल माई फेसबुक फ्रेन्ड्सलाई मिस गरिरहेको छु, गुड नाइट भनेर लेख्न छ ल. थ्याङ्क यू सो मच. अर्को म्यासेज छ, हाई दा, खाना खानु भयो त, मेरो नाम सदिच लेख्नु भयो, सदिक्षा लेख्नु भयो होला, सदी छ मात्र आएको छ यो आदि नआएको कि यो मैले जानिनँ कुराकानी होइन, फेरि पनि एकदम केयर गरेर हेरेर म्यासेज गर्नु होला यदि मिस्टेक आइरहेको छ भने होइन. अर्को म्यासेज छ, हाई दा, के छ खबर, खाना खानुभयो दा, म अमले राजवासबाट अभागी अनुसा तामाङ, माई अल फ्रेन्ड्सलाई मिस यु भन्न चाहन्छु, ओके बाई दा लेख्नु भएको छ. हस् अनुसाजी, एकदम मजाले सबै साथीहरूलाई सम्झिरहनु भएको छ होइन, अब साथीहरूले पनि तपाईँलाई धेरै सम्झिरहनु भएको होला, सुन्दै गर्नुहोस् एकैछिनमा तपाईँको लागि पनि म्यासेज आउनु सक्छ. अर्को म्यासेज छ, हाई दा, के छ खबर, खाना खानुभयो दा, म अमलेबाट अनुष्का तामाङ भनेर लेख्नु भएको छ. थ्याङ्क यू सो मच अनुष्काजी तपाईँको म्यासेजको लागि, फेरि पनि म्यासेज पठाउँदै गर्नुहोला. अर्को म्यासेज छ, हाई दा, के छ खबर, डिनर भयो त लेख्नु भएको छ, अब भइसक्यो मजाले. आई एम सम्झना, आई डु फ्रम जिनाखुबाट, मन मुटुको साथी पीलाई मिस यु एन्ड लभ यु सो मच, माई अल फ्रेन्ड्सलाई गुड नाइट भनेर लेख्नु. थ्याङ्क यू सो मच सम्झनाजी, म्यासेज गरिदिनु भयो, तपाईँको म्यासेज फेरि पनि पढ्न पाउँ प्रोग्राममा है त. अर्को म्यासेज छ, मेरो घाँटीमा पासो लाग्दा तिम्रो ओठमा हाँसोस्, वाह वाह भन्ने मन थियो, तर यो साह्रै स्याड भयो, यस्तो त कहाँ हुनै हुँदैन या, कसैको घाँटीमा पासो लाग्दा कोही हाँस्यो भने यो त एकदम नराम्रो कुरा भयो नि त. मेरो घाँटीमा पासो लाग्दा तिम्रो ओठमा हाँसो होस्, मेरो लास बाँसमा बाँधिदा तिम्रो लगनगाठो बाँधियोस्। रुवाउनु भयो तपाईँले, यसरी नरुवाउनु न, के गर्नु, यस्तो साह्रै पिरो पार्नु भयो यार म्यासेजमा। हेरिका आए के सखबर खाना भयो दादा लेख्नु भएको छ, अब खाना भइसक्यो है। डट डट एसलाई बिर्सेको छैन, मिस गरिरहेको छु भनिदिनु ल। हेर बिचरा एस, तपाईँलाई धेरै सम्झिरहनु भएको छ, बुझ्नुभयो कि, तपाईँलाई बिर्सिनु भएन, याद गरिरहनु भएको छ क्या, त्यसैले त्यसैले अब अरू कुरोमा केही नै भन्दिनँ। नसो त मेरो घरको ठेगाना जहाँ झुपडी नै झुपडीले सजिएको छ, वा वा नसो त मेरो घरको ठेगाना जहाँ झुपडी नै झुपडीले सजिएको छ, नसो त मेरो मनको वेदना जहाँ पीडा नै पीडाले भरिएको छ। यति हो साथी, सबको मनमा पीडा भन्ने कुरा हुन्छ, व्यथा भन्ने कुरा हुन्छ होइन, त्यसलाई चाहिँ सम्झेर एकदम जहिले त्यही पीडा छ भनेर एकदम निराश भएर बसिरहनुभन्दा पनि पीडालाई भुलेर चाहिँ अघि बढ्न सक्नुपर्छ हामी। हाई दा, के छ खबर, खाना भयो लेख्नु भएको छ, भइसक्यो खाना होइन। दा फ्रम अमले राजवासबाट अभागी अनुसा तामाङ, माई अल साथीहरूलाई मिस यु भनेर चाहन्छु, बाई भनेर लेख्नु भएको छ। थ्याङ्क यू अनुसाजी, तपाईँ एकदम भाग्यमानी हुनुहुन्छ, किन यसरी अभागी अभागी भनेर लेख्नुहुन्छ, म त एकदम तपाईँलाई भाग्यमानी देखिरहेको छु, हेर्नुहोस् है, तपाईँको हातको रेखा एकदम भाग्यमानी जनाउँछ, त्यसैले यस्तो अभागी चाहिँ नभन्नु होला। म्यासेज पठाउनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद, फेरि फेरि पनि म्यासेज भने पठाउँदै गर्नु होला। हेलो दा, के छ, खाना खानुभयो रे, अब खाना भइसक्यो, हेर्नुहोस्, आई एम सङ्गीता राणा आपटारबाट, मेरो अल फ्रेन्ड्सलाई मिस गरेको छु भनिदिनु ल, अनि मेरो मुटुको काली सम्झनालाई आई लभ यु भनिदिनु ल दा, अनि अनि अनि मामुलाई मिस यु, ओके बाई भनेर लेख्नु भएको छ। हस् सङ्गीताजी, मुटुको कालीलाई चाहिँ धेरै सम्झिन चाहनु भएको छ उहाँले होइन, सम्झनालाई चाहिँ सम्झिरहनु भएको रहेछ सङ्गीताजीले। अर्को म्यासेज छ, दर्शन नमस्कार, खाना भयो दादा भन्नुभएको छ, खाना भइसक्यो ल तपाईँलाई दर्शन नमस्कार, म सिन्धुली जलकन्या चपौलीबाट दशरथ आले मगर, अल साथीहरूलाई मिस यु, ओके बाई गुड नाइट भनिदिनु भएको छ, हस् गुड नाइट। आलेजी म्यासेज गरिदिनु भयो चपौलीबाट, धेरै धेरै धन्यवाद, फेरि फेरि पनि तपाईँको म्यासेज चाहिँ पढ्न पाइयोस् यसै गरी प्रोग्राममा, मलाई एकदम खुसी लाग्नेछ होइन। अर्को म्यासेज छ, हाई दा, हाउ आर यु, देयर आर मेनी बोय इन आवर प्रोग्राम बट ओन्ली टु बोय ब्युटिफुल, हु इज दिस ब्युटिफुल बोय भनेर लेख्नु भएको छ। कहाँको प्रोग्राममा धेरै बोयहरू आयो होइन, अब त्यो चाहिँ मलाई थाहा भएन। दिस ब्युटिफुल बोय इज सुमन एन्ड अञ्जन, ल हटुरी, हामी त एकदम ब्युटिफुल परेछौँ त, अन्त अञ्जन पनि छ क्या यहाँ, सुमन एन्ड अञ्जन होइन, द प्रोग्राम द बबाल छ त, आई लाइक दिस प्रोग्राम, गुड नाइट दा, हेभ अ गुड डे भनेर लेख्नु, थ्याङ्क यू सो मच। तपाईँहरूले मन पराइदिइरहनु भएको छ, माया गरिरहनु भएको छ, त्यसैले त हामी आइरहेछौँ नि होइन त। शर्मा सर एसएमएस लेख्छु बिजुली चम्किँदा, वा वा वा, सरमा सर एसएमएस लेख्छु बिजुली चम्किँदा, हातको मोबाइल खतरक्क खर्च सुमन भेलालाई सम्झिँदा, वा वा, हैटुरीका भेना भयो यार आज, 81 अपरिचित रूपमा भेना भयो, के भन्नु, यो खुसियालीको कुरो भन्ने कि दुःखको कुरो भन्ने, छुट्याउने गाह्रो भएर। सिसा भए तोडिदिन्थे दिल भएर तोड्न सकिनँ, सिसा भए तोडिदिन्थे दिल भएर तोड्न सकिनँ, अरू प्रोग्राम भए छोडिदिन्थे एसएमएस 92 प्रोग्राम भएर छोड्न सकिनँ, वा वा वा। हेलो भेना, के छ हो खबर, ओहो ठिकै छ भनौँ होइन, अनि खाना भयो त, आई एम मनिका भुजेल एन्ड सरिता भुजेल, सालीहरू पर्नुभयो त, खतरा तालले के गरी पर्नुभयो होइन, बेलगारी छ तिरतिरेबाट, अनि मेरो अल फ्रेन्ड्सलाई मिस यु भनिदिनु ल, मेरो केटिएममा हुने प्यारी दी अनुका भुजेल, आई लभ यु एन्ड मिस यु, अनन्तमा मलाई माया गर्ने डट डटलाई आई लभ यु एन्ड मिस यु भनिदिनु ल, ओके बाई भनेर लेख्नुभएको छ। हस् सालीहरू, मैले एकदम मजाले भनिसकेको छु, अब धेरै अरूलाई चाहिँ मिस गरेर बस्न त पाइएन है, फेरि अब कारवाही होला फेरि। अर्को म्यासेज छ, हेलो सुमन ब्रो, के छ न्यू खबर, लेख्नु भएको छ, एकदम ठिकठाक छ, एन्ड अञ्जन दालाई छट्के सलाम भनिदिनु ल, अरे ल ल, अञ्जन ब्रो एकदम छट्के सलाम आइरहेछ है उतातिरबाट, अलिकति होस् होस् विचार गरेर बसेर, छड्के पाराले आइसकेपछि अलिक खतरनाक हुन सक्छ। अमले राजवासबाट विशाल पागल, किन मुटु दुख्छ भन्थे टुक्रिएर फुट्न रहेछ, अरे ल, किन छाती पोल्छ भन्थेँ कसैसँग छुट्न रहेछ, कसँग छुट्नु भएको थियो मित्र, एउटै मोडमा हिँडेको थियौँ टक्कर दिएर मोडिदियो, एउटै मोडमा हिँडेको थियौँ ठक्कर दिएर मोडिदियो, सधैँ साथ दिने गर्थेँ आज किन छोडिदियो दा। मेरो साथीहरू रेमन, अन्जु, अनुजा, युनिसा, सम्झना, सरिता, सङ्गीतालाई 100% मिस यु एन्ड लभ यु भनिदिनु ल, भन्नुभएको छ। हस् मैले भनिसकेँ ल, द द नेक्स्ट एसएमएसमा भेटौँला. ओके बाई, गुड नाइट भनेर लेख्नु भएको छ. हस् पागलजी, धेर पागल नभन्नु होला, विशाल छाती बनाएर बस्नु भयो, बस्नु होला होइन. अर्को म्यासेज छ, हाई दा, खाना भयो त? एन्ड सन्चै हो लेख्नु भएको छ, एकदम खाना नि भइसक्यो, सन्चै पनि छु. आई एम सोनिया कार्की फ्रम रामपुर. रामपुरका मित्र सोनियाजी, एकदम ठिकठाक छु म, तपाईँ पनि सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला होइन त. अर्को म्यासेज छ, हाई दा, के छ खबर? खाना भयो त? आई एम अम्बटेबाट अम्बिका परियार, बाई दा भनेर लेख्नु भएको छ. हस् अम्बिकाजी, अलि मजाले अब आज म्यासेज पढ्न पाइयो होइन, फेरि फेरि पनि म्यासेज चाहिँ गरिरहनु होला. अर्को म्यासेज छ, हाई दा, के छ हो हजुर? के लेख्नु भएको छ भने, भयो 92 नसुनेको दादा, धेरै भयो 92 नसुनेको दा, खाना भयो त दा, आई मिस यु, ओके बाई दा, म कार्की केसी. ल, कार्की केसीजीको म्यासेज धेरै पछि आयो, धेरै पछि, साँच्चीकै धेरै पछि आयो है. अनि कहाँ जानुभएको थियो त यतिका दिनसम्म? हो, यसरी त माया नमारौँ न हो मित्रहरू, फेरि फेरि म्यासेज गर्नु होला. कार्की केसीजी कता हुनुहुन्छ, किन सुन्न पाउनु भएन, त्यो कुरा पनि यसो मजाले लेखेर पठाइदिनु भयो भने त मलाई छर्लङ्ग हुन्थ्यो होला नि त होइन. अर्को म्यासेज, हाई त, के छ खबर? कल्पना माझी कनपातिन पार्टी परानमा लेख्नु भएको छ, ठिकठाक छु कल्पनाजी, तपाईँ पनि एकदम ठिकठाक हुनुहोस् होइन. अर्को म्यासेज छ, हाई दा, दर्शन तिगामुला हालखबर लेख्नु भएको छ, एकदम ज्यापानमुला. अनि त्यसपछि अब तपाईँ के छ भन्नु सोध्न आउँदैन, अब के हेर्ने हेर्नुहोस्. बाघछेडाबाट सम्झना तामाङ रे, ल बाघछेडा हुने यो ठाउँ मलाई अलिक खतरनाक ठाउँ लाग्छ क्या, बाघछेडा हुन्छ, बाघलाई छेडिदिने हो कि अब के हो के हो. सम्झना तामाङ, एफडीहरू, प्रजिना, अञ्जली, सुजित्रा, विद्यालाई मिस यु एन्ड किस यु एन्ड लभ यु भनिदिनु ल भन्नुभएको छ. हस् मैले भनिदिइसकेँ. अर्को म्यासेज छ, सजाएर राखेको छु याद मेरो दिलभित्र, सजाएर राखेको छु याद मेरो दिलभित्र, टाढा भए पनि सम्झना रहिरहोस् पवित्र. फाइदा मामाम भयो त लेख्नु भएको छ, एकदम मजाले मामाई मामाम भइसक्यो. आई एम ओल्लो रामपुरबाट मनिषा तामाङ, मेरो मम, बाबा, दादी, अरू र मेरो फ्रेन्डहरूलाई लभ यु एन्ड मिस यु है, ओके बाई भनेर लेख्नु भएको छ. हस् बाई, फेरि फेरि भन्ने म्यासेज गर्दै गर्नु होला है मनिषाजी. अर्को म्यासेज छ, पिठो भनेर मुसेको खरानी पो परेछ. हैट, तपाईँलाई नि रतन्द लागिसक्यो क्या यार, पिठो र खरानी त छुटिनु भन्ने त. पिठो भनेर मुसेको खरानी पो परेछ, सुमन र अन्जान भनेर अङ्गालेको सिरानी पो परेछ. उस, अब त खतरा खतरा म्यासेज आउनु थाल्यो. हैट, डर लाग्दो डर लाग्दो म्यासेज आउनु थाल्यो त. के छ हजुरहरूको खबर? म मकवानपुर राई गाउँबाट, उही त हो नि ज्योति बल, मलाई मलाई यति भन्ने हरूहरू यति भन्ने हजुरहरूको कोही कोही रिसाउँछ होला. ए, मैले यति भने अनि हजुरहरूको कोही कोही रिसाउँछ होला, रिसाउने मात्र होइन, अन्जानलाई भरे भात खान नपाउने जस्तो मैले छाडकाट बुझिसकेँ हेर्नुहोस् होइन. गल्ती भए माफ पाऊ, अब आफू त अहिलेसम्म एकदम फ्री हो होइन. माया भए साथ साथ पाऊँ भनेर भन्न नमिल्ला, के लेख्नु भयो? माया भए साथ पाऊँ भनेर भन्न नमिल्ला रे, ओहो खुलेआम ड्याङ्काड्याङ भनिदिनुहुन्छ यार तपाईँ त, के हो अलि यसो अलिअलि त लुकाएर भन्नु न यार, यो त एकदम खुलेआम भइगयो नि. ओके बाय, ह्याप्पी स्विट ड्रिम भन्ने भएको छ. थ्याङ्क यू सो मच राई गाउँको मित्र ज्योति बलजी, अब तपाईँको नाम पनि एकदम ज्योति छ, बल पनि छ त्यहाँमाथि होइन, त्यहाँमाथि अब हामीले केही भन्नै परेन. अर्को म्यासेज छ, पिगलको पिपलको लेख्नु भयो होला, पिपलको बोट सरी छ तिम्रो जीवन, बटुवालाई शीतल छाया दिने, एकदम धेरै हँसाइरहेको छ नि यतातिर, मेरो धेरै साथीहरू छन् सो म धेरै हाँसिरहेको छु, तपाईँ नै हाँस्नु होला. पिपलको बोट सरी छ तिम्रो जीवन, बटुवालाई शीतल छाया दिने, कति राम्रो छ सुमनको मुस्कान, बोली वचन र ओठ श्रोताहरूलाई स्माइल दिने रे. वा वा वा, अब चाहिँ अब धेरै प्रशंसा नगरौँ होला होइन. आई एम ज्योति बल फ्रम मकवानपुर राईगाउँ, अन्जनलाई मिस यु रे, ल सकियो गर्ने यति भनेपछि धेर मिस गरिराख्नु चाहिँ अब नगर्नु होला अन्जनलाई चाहिँ, मैले भनिदिइसकेँ बिलैमा बचेर बस्नु होला, होइन भने फेरि भोलि चाहिँ भुत्ला भुत्ली पर भने म त हेर्ने मात्र हो फेरि. नहाँसु भन्यो फेरि हँसाउँछ नातिले, ओएमजी हरेक भयो यार, यो प्रोग्राममा आएपछि हरेक भयो, दाई भइएन कि, भेना भइएन कि, ब्रो भइएन कि, सोल्टी भइएन कि, है हुँदा हुँदा नाति के हो के हो. नहाँसु भन्यो फेरि हँसाउँछ नातिले, अनि हा हा हा लेख्नु भएको छ यति धेरै. यतापट्टि फेरि दा रे अब के भन्ने एकै ठाउँमा एउटै मेसेजमा एउटै मान्छेले घरि नाति घरि दा माम माम भयो त मिको त भइसक्यो ए तपाईँको भइसक्यो भाइ ठिकै छ मेरो नि भइसक्यो आई एम ओल्लो रामपुरबाट अस्मिता तामाङ म मेरो फ्रेन्ड मनु मुना रन्जिता अनु धेरै धेरै मिस है ओके नेक्स्ट एसएमएस नेक्स्ट एसएमएसमा भेटौँला भनेर लेख्नु भएको छ हस् मजाले एसएमएस गर्दै गर्नु होला म मजाले हाँसी हाँसी पढिदिइहाल्छु तपाईँको एसएमएस त्यसमा कुनै डाउट छैन सो मजाले मेसेज गर्नु होला मेसेज गर्नको लागि तपाईँ जान सक्नुहुन्छ मोबाइलको मेसेज बक्समा टाइप गर्नुहोस् एसडिएच एक स्पेस दिनुहोस् टाइप गर्नुहोस् 92 फेरि एक स्पेस दिनुहोस् त्यसपछि लेख्नुहोस् तपाईँको मेसेज नेम एड्रेस र पठाउनुहोस् 37799 37799 मजाले एसएमएस गर्दै गर्नु होला अब हँसाउने कुरा गरिरहँदाखेरि एउटा झसक्क सानो एउटा चाहिँ जोको याद आयो अब तपाईँ अहिले सुनिसक्नु भयो होला कति साथीले होइन सुनिसक्नु भयो भए पनि केही क्षण म सुनाउन चाहन्छु किनभने तपाईँ सुनिसके पनि मैले सुनाएको सुन्नुहुन्छ नि त होइन के भएछ भन्दाखेरि अब यो चाहिँ यसो साँझ पख भनौँ न सुत्ने बेला भनौँ न किन साँझ पख राति चाहिँ नि अब बुढा र बुढी चाहिँ थिए अरे त्यसपछि के भएछ भन्दाखेरि बुढोले चाहिँ अब मोबाइल चार्जमा राखेर सुत्न लागेछन् बुढीले के भनेछन् ए बुढा यसरी मोबाइल रातभर चार्जमा नराखन पड्किन सक्छ बिहान उठ्दा भनेर भने बुढोले के भनेछ हे त धेर बाठी नौ है त्यही पड्किन्छ भनेर मैले मोबाइलको ब्याट्री झिकेर चार्ज गराएको छु अरे अनि यो चाहिँ रियल घटना चाहिँ होइन होइन तर यही जोकलाई ठ्याक्क सम्झिँदा चाहिँ मैले अर्को एउटा रियल घटना याद आयो एकदम रियल हो यो चाहिँ मेरो गाउँमा होइन घरमै भएको घटना एक दिन एउटा पाहुना आयो अलि अगाडिको कुरा हो 4-5 वर्ष अगाडिको होइन त्यसपछि त्यो पाहुना चाहिँ अलिक कस्तो भनेदेखि अलिकता साइको टाइपको भनेपछि बुझिहाल्नुहुन्छ होइन हाफ के जस्तै जस्तै त्यसपछि चिन्दैनन् यति बेला भनेर मैले नाम भनेको छैन नि त होइन त्यसपछि आए यसो हल्का गफ गफ भयो त्यस्तो मान्छेले फेरि रमाइलो गफ गर्छन् कि अनि त्यसपछि मोबाइल त्यति बेला एकदम अलिकति बिरलै भनौँ न केही मान्छेसँग मात्र हुन्थ्यो अनि यो अनि उनले के कुरा गरे भन्दाखेरि मोबाइल आजकल धेरै खर्च हुन थाल्यो यार ओहो पैसा मोबाइलमा धेरै जान थाल्यो यो एनटिसी भन्दा पनि त्यति बेला स्काई मात्र चल्थ्यो हाम्रो गाउँतिर होइन स्काई मोबाइलले त धेरै पैसा काट्ने यार ओहो यसले त फोन त गर्नै नहुने यो स्काईको सिम हालेर त भन्ने अनि तपाईँ चाहिँ के गर्नुहुन्छ त त्यसो भए भनेको म पनि त्यही पैसा धेरै काट्नु थालो भने आजकल सिम नहालिकन फोन गर्न थालेको छु अरे अनि त्यहाँदेखि त्यो आइडिया मैले पनि एकदम अहिलेसम्म फलो गरिरहेको छु होइन तर कहिल्यै फोन लाग्दैन के गर्ने अब होइन भइहाल्यो यस्ता कुराहरू बाँकी नै छन् अझै धेरै धेरै सो प्रोग्राम चाहिँ मजाले सुन्दै गर्नु होला बिचमा ट्याक्क छुटाउनु भयो भने फेरि यस्तो हाँस्न नपाउने अवस्था आउनसक्छ एकैछिनमा सो तपाईँ यसै गरी मजाले रमन रमाउन खुसी हुनको लागि हाँस्नको लागि सुन्दै गर्नुहोला यति बेला चाहिँ अर्को एउटा रमाइलो सङ्गीतिक आवाज बजाउने बेला भएको छ त्योभन्दा अगाडि तपाईँलाई एसएमएस पठाउने आइडिया दिइहाल्छु म मोबाइलको मेसेज बक्समा जानुहोस् टाइप गर्नुहोस् एसडिएच एक स्पेस दिनुहोस् टाइप गर्नुहोस् 92 फेरि एक स्पेस दिनुहोस् मजाले मेसेज लेख्नुहोस् नेम एड्रेस लेखेर पठाइदिनुहोस् 37799 यति बेला अर्को एउटा रमाइलो गीत छ तपाईँको लागि एकैछिन पछाडि आउनेछु मेसेज पठाउँदै गर्नुहोला रेडियो सेट छोडेर कतै नजानु होला निरूप छ तिम्रो जादू छ बोलीमा ए तिम्रो मोह निरूप छ तिम्रो जादू छ बोलीमा तिमी ब्युटिफुल देखिन्छौ गुनियो र चोलीमा अब त ज्यान जाला तिमलाई न छोड्ने कसम खाको छु तिमी लास्टै क्युटी छौ र पो म फिदा भएको छु तिमी लास्टै राम्री छौ र पो म फिदा भएको छु गाजलु आँखा ती बादलु केशमा हो गाजलु आँखा ती बादलु केशमा हराउन थाले म मायाको देशमा बत्तीसै लक्षणको तिम्रो रूप रङ्ग डाइहट फ्यान भएको छु म तिमीसँग तिम्रो मोहनी रूप छ तिम्रो जादू छ बोलीमा तिमी ब्युटीफुल देखिन्छौ गुनियो र चोलीमा अब त जान जाला तिमलाई न छोड्ने कसम खाको छु तिमी लास्टै क्युटी छौ र पो म फिदा भएको छु तिमी लास्टै राम्री छौ र पो म फिदा भएको छु दिनमा चैन हो न रातमा निन्द्रा छ न दिनमा चैन तिम्रो याद नआउने कुनै पल छैन अब त मलाई छोडी अन्त मन मोडे हटाटक हुन्छ कसम तिमीले छोडे तिम्रो मोहनी रूप छ तिम्रो जादू छ बोलीमा तिमी ब्युटीफुल देखिन्छौ गुनियो र चोलीमा अब त जान जाला तिमलाई न छोड्ने कसम खाको छु तिमी लास्टै क्युटी छौ र पो म फिदा भएको छु तिमी लास्टै राम्री छौ र पो म फिदा भएको छु तिमी लास्टै क्युटी छौ र पो म फिदा भएको छु तिमी लास्टै राम्री छौ र पो म फिदा भएको छु तिमी लास्टै दामी छौ र पो म फिदा भएको छु तिमी लास्टै क्युटी छौ र पो म फिदा भएको छु के गर्नु यस्तो राम्री राम्री मान्छेहरू क्युटी क्युटी मान्छेहरू छेउछाउ आइदिइसकेपछि फिदा नहुने कुरो भन्ने त कोही हुँदै भएन होइन तपाईँहरूको एसएमएसमै म यति फिदा छु अब मान्छेदेखि भन्दा त के होला कसो होला यहाँ कुरै नगरौँ होइन तपाईँहरू पनि एकदम के हुनु अब यहाँभन्दा धेरै नभनौँ होइन सुन्दै हुनुहुन्छ एसएमएस 92 सिन्धुली जिल्लाकै पहिलो रेडियो स्टेसन रेडियो सिन्धुलीगढी एफएम 92 मेगा हर्जमा एसएमएस 92 को साथमा छौँ यति बेला आवाजमा सुमन बराल टेक्निकली सपोर्ट पाइरहेको छु मजाको एकदम ह्यान्सम ब्रो अञ्जनको होइन मैले धेरै ह्यान्सम ह्यान्सम भनिदिएर होला सब साथीहरूले पुरै मिस यु लभ यु भेना के हो के होइन तर खुलेर भन्नुपर्दा उहाँको चाहिँ दुईवटा छोरो भइसकेको छ होइन त्यस कारणले अब यहाँभन्दा धेरै पछि नलागिरहनु होला मैले भनिसकेँ यति कुरो भन्दा पनि तपाईँ अब यदि हाम फाल्न चाहनुहुन्छ काँडा गाडीमा भनेदेखि मेरो केही छैन त्यो बज्ने आवाज चाहिँ उसले छोराको रेकर्ड गराएर राख्या हो होइन मजाले सम्झिरहनु होला अब यो बुढो चाहिँ फेरि हजुरबाको हो नि छोरा होइन यता हाँस्ने चाहिँ पुरै एक दिन त होइन अस्ति नै दुई चार दिन एब्सेन्ट भए बेला घर गएर पुरा चाहिँ हजुरबा छोराछोरी सबलाई लिएर आएर रेडियो देखाउनु भनेर अनि त्यसपछि सबको आवाज रेकर्ड गरेर राखेर अहिले बजाउँदा कति मजा भएको छ त दिनै पछि बाउको छोराछोरीको आवाज पनि सुन्न पाइयो रमाइलो पनि भयो होइन त यस्तै हो हेर्नुहोस् त्यसैले तपाईँ पनि रमाइलोमा मिसिन चाहनुहुन्छ भने चाहिँ मजाले एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर टाइप गर्नुहोस् एसडिएच एक स्पेस दिनुहोस् टाइप गर्नुहोस् 92 फेरि एक स्पेस दिनुहोस् तपाईँको म्यासेज नेम एड्रेस लेखेर पठाउनुहोस् 37799 तिम्रो मनमा यो मुटु धड्किरहन्छ ए तिम्रो नाममा रहेछ हेट मेरो आँखा के हो फेरि तिम्रो नाममा यो मुटु धड्किरहन्छ भेट्दिन तिमीलाई भन्थ्यौ के भन्नु मैले कुरै बुझिनँ भेट्दिन तिमीलाई मरै पनि बुझिनँ अलिकति ल मित्र फेरि पठाउनु होला हेलो दा मामाम भयो त आई एम रामपुरबाट पेम्बा तामाङ म मेरो बाबा मम दी दा भाउजू प्रेमिका ए भाउजू छुट्टै प्रेमिका छुट्टै हो कि भाउजूको नाम प्रेमिका हो कि मैले कुरोकानी बुझिनँ होइन भाउजू प्रेमिका र मेरो फ्रेन्डहरू सम्पूर्णलाई चाहिँ मिस गरिरहेको छु है ओके दा बाई भनेदेखि मात्र हस् हस् हस् मजाले सबैजनालाई सम्झिरहनु होला माया गर्नु होला माया नमार्नु होला है त फेरि फेरि म्यासेज गर्दै गर्नु होला पेम्बाजी अहिलेलाई तपाईँको म्यासेजलाई मैले यहीँ क्लोज गरेँ फेरि फेरि म्यासेज पढ्न पाऊँ तिमी खुसी भए म बरु पीडा सहन्छु यो सिस के लेख्नु भएको छ नि सिस्ता के लेख्नु भएको यार यो रिस्ता भन्नुभएको कि मैले बुझिनँ है लेख्न चाहिँ यहाँ सिस्ता नै छ मैले रिस्ता भन्नु पर्दिनँ तिमी खुसी भए म बरु पीडा सहन्छु यो रिस्ता रहेसम्म म जिउँदो भएसम्म तिमीलाई माया गरिरहन्छु वा वा वा हेलो दा के छ खबर मामहाम भयो त लेख्नु भएको छ मजाले मामहाम भइसक्यो तपाईँको पनि भयो होला आई एम मुना बिसी मेरो साथीहरूलाई सम्झिरहेको छु भनिदिनु है दा मेरो प्यारो दी कल्पना अनि मलाई कल्पना एन्ड मायालाई सम्झिरहेको छु भनिदिनु है ओके बाई अर्को एसएमएसमा भेटौँला भनेर लेख्नु भएको छ हस् हस् हस् मजाले म्यासेज भने पठाउँदै गर्नु होला मुनाजी नभेट्ने त कुराकानी नै भएन अब आँसु बगाउने परेली हुन्छ शीतल दिने छाया आँसु बगाउने परेली हुन्छ शीतल दिने छाया बिछोड गराउने शत्रु हुन्छ मिलन दिने माया हेर्नुहोस् ताली कत्र आयो हेलो दा के छ खबर खाना भयो म मेरो त भयो मेरो त विदेशमा छ के लेख्नु भयो मेरो त बन्दै छ लेख्नु भयो कि विदा छ लेख्नु भयो कि मैले कुरो बुझिनँ है त दा म मेरो साथीहरूलाई सम्झिरहेको छु भनिदिनु है दा आई एम फ्रम रामपुरबाट मुनाबिसी है अर्को एसएमएसमा भेटौँला लगातार दुईवटा म्यासेज मुनाजीको आछ केही छैन म पढिदिइहाल्छु किनकि मैले सुरुमै हेर्दिनँ कसको म्यासेज हो के हो होइन यहाँनिर पालो जसको आउँछ त्यो म्यासेज मैले एकदमै तपाईँलाई चाहिँ खर्र पढेर सुनाउँछु होइन हाई दा खाना भयो आई एम सरलाई बाँकेबाट मालती तामाङ मेरो सबै साथीहरूलाई मिस यु एन्ड लभ यु भनिदिनु ल दाई अनि अनि अनि अनि के प्रशान्त गोलेलाई मिस गरे पनि मैले प्रशान्त गोलेले मिस नगरे पनि मैले मिस गरेको छु बाई दा लेख्नु ल प्रशान्तजी चुनौती आयो त मैले मिस नगरेँ भने तपाईँलाई एकदम मिस गरिरहनु भएको छ हेलो दा झोरले खाना भयो त अब झोरले होइन पुरै घोरले चाहिँ अब कुरा गर्नुहोस् न अब दसैँ सँगै आउँदैछ पुरै अब घोरले सोरले जम्मा पार्ने हो चरप पार्ने हो होइन आई मिस यु प्रोग्राम लेख्नु भएको छ ल थ्याङ्क यू सो मच इट्स मी मेनुका मगर अल फ्रेन्ड्सलाई मिस यु मलाई संसार देखाउनु हुने मामुलाई लभ यु एन्ड किस यु सो मच नेक्स्ट एसएमएसमा भेटौँला गुटु मुटु नाइट सुमन्दा एन्ड अन्जान्दा बाई भन्नु लेख्नु भएको छ हस् थ्याङ्क यू मित्र म्यासेज गर्नुभयो तर नाम लेख्नु भयो जस्तो लाग्यो नाम पनि लेखिदिनु भयो धेरै राम्रो हुन्थ्यो तपाईँको मोबाइल नम्बरको लास्टको नम्बरहरू भनेको चाहिँ 273 हो है त अर्को म्यासेज छ रातको सुनौलो जुनको किरणले र सम्झना पठाएको छु रातको सुनौलो जुनको किरणलाई हेर सम्झना पठाएको छु चिसो चिसो पवनलाई सोध न्यानो न्यानो माया पठाएको छु र मलाई कति बेला बाहिर गएर त्यो एकदम चिसो चिसो चाहिँ पवनलाई स्पर्श गर्ने चाह भइसक्यो फोनेको के लेख्नु भयो फोनको लक खोलेर हेर 92 एसएमएस पठाएको छु वा वा म्यासेज त आइसक्यो त्यो त भन्नै पर्दैन दा म फिटिङबाट अनु एन्ड अनुजा तामाङ हो ल ओके बाई भनेर लेख्नु भएको छ ल थ्याङ्क यू दुवैजनालाई अनु एन्ड अनुजा मजाले फेरि फेरि यस्तै मजाको एसएमएसहरू पठाउँदै गर्नु ल हस् अर्को म्यासेज दर्शन दा अञ्जन मामालाई झोरले नयाँ साइन आएछ मामा भनिदिनु ल भने त ल उदाहरण थ्याङ्क यू आइसक्यो है म शिवनगरबाट जानकी आइदु हिलेपानीको फ्रेन्ड कमला सुमी प्रीति सुभद्रा ईश्वरी ओम बलराम रामचन्द्र र त्यसै गरी ज्याम्बुको दिदी बिमला तामाङ धुरामा बस्नुहुने दिदी पवित्रालाई मिस गरिरहेको छु भनिदिनु ल आई लाइक दिस प्रोग्राम बाई दा नेक्स्ट एसएमएसमा भेटौँला भनेर लेख्नु छ हस् कसले पठाउनु भयो भन्दाखेरि जानकीजीले पठाउनु भयो धेरै धेरै धन्यवाद जानकीजी फेरि फेरि म्यासेज पढ्न पाउँ है त हाई दा म शिवनगरबाट बिमला आई डु मेरो हिलेपानीको फ्रेन्ड्स तुलसा प्रभा पुष्पा योगेश दिनेश रेशमा त्यसै गरी निशान भन्दा नि निशान शीतल सदीक्षा आशालाई मिस गरिरहेको छु भनिदिनु ल दा बाई भनेर लेख्नुहोस् हस् थ्याङ्क यू सो मच बिमलाजी सुन्दै हुनुहुन्छ होला तपाईँको हिलेपानीतिरको साथीले पनि यति बेला मजाले खुसी भइसक्नु भयो बिमलाले सम्झिरहेको रहेछ है हामीलाई भनेर होइन सो सुन्दै गर्नुहोस् तपाईँको लागि पनि म्यासेज आउन सक्छ एकैछिनमा हेलो दा नमस्ते के छ खबर अमलेबाट मन्जु थिङ माई फ्रेन्ड्स सुन्तली शर्मिला सुमिला सुशीला सुनितालाई मिस यु एन्ड लभ यु भनिदिनु ल भन्नुभएको छ सबैजना लभ यु है मेरो तर्फबाट पनि अनि चाहिँ यो म्यासेज चाहिँ पठाउनु भएको हो तपाईँलाई मन्जु थिङले है अर्को म्यासेज सिसा फुटे टुक्रा हुन्छ धरती फाटे खाडल साथी टुटे घायल हुन्छ माया छुटे पागल हाई दा न्यू खबर के छ एकदम ठिक रहेछ आई एम फ्रम रामपुरबाट मनिषा तामाङ मेरो मम बाबा दादी र मेरो फ्रेन्डहरू सम्पूर्णलाई लभ यु एन्ड आई मिस यु भनिदिनु ल है ओके बाई ल फेरि एउटा जोक याद आयो क्या आज किन अलिकति जोक फुरिरहेको छ के भन्दै यो आजकल अब ममलाई होइन पुरै मम्मीलाई चाहिँ मम होइन आमालाई मम्मी भयो मम्मीलाई चाहिँ मम भयो अब बाबालाई पुरा दादालाई दा होइन यस्तै कुरा आइरहेको होला अब अनि त्यसपछि सुरुमा म्याडम भनिन्थ्यो, अहिले म्याम भनिन्छ होइन, अलिअलि अब दुई चार वर्षपछि जाँदा पुरै म्या मात्र जाला होइन, त्यस कारणले त्यस्तै कुरोहरू यो चेन्ज आइरहेको छ। अनि के भएछ भन्दाखेरि एउटा चाहिँ यसो क्या, जस्तो मम्मीलाई मम भन्छ नि जसले मम, त्यसले चाहिँ ठुली मम्मीलाई चाहिँ के भन्छ होला भनेदेखि म्याक्सिमम भन्छ अरे, अनि सानो मम्मीलाई चाहिँ मिनिमम रे। सम्झी रमाइलो गर्नुपर्छ, के छ र मरिलानु जिन्दगीमा होइन। अब मम्मीलाई मम भनेपछि ठुली मम्मीलाई म्याक्सिमम, सानो मम्मीलाई मिनिमम त भन्नै पर्यो होइन। अर्को म्यासेज छ, हेलो दाई के छ, एकदम ठिकठाक छ, कवितालाई आई लभ यु भनेको छु भन्दिनँ है ल कविताजी, तपाईँलाई आई लभ यु भन्नुभएको छ कहाँबाट भने भीमस्थान दुईबाट सुमन खड्काले, ल एकदम कविता कहाँ हुनुहुन्छ मुटु ढुक ढुक भयो होला, बाबुआमाले सुनिरहेको भए मार्छन् अहिले एकैछिनमा भनेर रेडियो पुरै पठाइसक्नु उहाँले ल है। यसरी खुलेआम भनिदिँदा फेरि गाह्रो पर भने के गर्नु, पुलिसम्यान पुलिसम्यान स्टप, ए के भन्नुहोस् पुलिसम्यान पुलिसम्यान स्टप योर ड्युटी, माई लभली सुमन दा इज सो ब्युटी, ओ एनजी के हो यस्तो। हाई दा के छ खबर, म राममाडीबाट सरिना गुरुङ, बाई दा नेक्स्ट एसएमएसमा भेटौँला, हेभ अ स्वीट ड्रीम भनिदिनु भएको छ, थ्याङ्क यू सो मच सरिनाजी, तपाईँ झन् धेरै ब्युटिफुल हुनुहुँदो रहेछ, हेर्नुहोस् तपाईँको यो ह्यान्ड राइटिङबाटै मैले थाहा पाइसकेँ कस्तो दामी आएको छ यहाँनिर। अर्को म्यासेज छ, वरिपरि दुई हामी बिचमा, वरिपरि दुई हामी बिचमा ठुलो नदी हेर हेर भयो खाली, के लेख्नु भएको छ, हेर भयो खाली काट्न पनि कट्न पनि सकिनँ, के भन्नुभयो, अलिकता कुरोकानी मैले राम्रोसँग बुझिनँ। हाई ब्रो के छ, अनि माम भयो त, लेख्नु भएको छ माम, मजाले भइसक्यो मेरो लागि छ कि छैन अरे, तपाईँको लागि नहुने कुरा हुन्छ, आउनुहोस् न हो बरु हो, आई एम प्रीति तामाङ रे, मैले त ब्रो भनिदिएको हेटरेको हो, प्रीतिजी ब्रो भनेपछि, अब केटालाई ब्रो भनेपछि केटीलाई के भन्ने, एउटा नयाँ वर्ड चाहिँ खोल्नु पऱ्यो, जे भने नि तपाईँहरू खोजेर पठाउनु होला होइन, पठाइहाल्नुहुन्छ, यस्तो त साथीहरूले एकदम खपिस खपिस खोल्नुहुन्छ। लास्ट एसएमएस लिँदैछु, श्यामजीको म्यासेज ठ्याक्क देखिहाल्यो योभन्दा माथि, त्यस कारणले मैले यसलाई छोड्नै सकिनँ। श्याम श्रेष्ठजी हल्लो सुमनजी के छ भनिदिनु भएको छ, ठिक छ एकदम श्यामजी, तपाईँको पनि ठिक होला होइन, आराम हुनुहुन्छ होला, यति बेला घरमै हुनुहुन्छ होला ड्युटी सिड्युटी सिध्याएर। राधिकाजीको के छ नि, अल फ्रेन्ड्सलाई मिस यु ओके बाई भन्ने खेल्नु, ल थ्याङ्क यू सो मच श्यामजी, धेरै धेरै माया गरिरहनु भएको छ तपाईँले, यसै गरी माया गर्नु होला, एसएमएस पठाउनु होला, आजलाई बिदा माग्न मलाई धेरै दबाब आइसकेको छ, यो दबाबलाई चाहिँ मैले धेरै बेर झेल्न सक्दिनँ, त्यस कारणले म बिदा हुन्छु, बिदा हुनुभन्दा अगाडि तपाईँलाई एसएमएस पठाउने तरिकाको बारेमा जानकारी दिइहाल्छु, ज जसको एसएमएस आज प्रोग्राममा चाहिँ स्थान पायो उहाँहरू धेरै खुसी हुनुहुन्छ, ज जसको म्यासेजले स्थान पाएन उहाँहरू दुःखी नहोस्, किनभने तपाईँको म्यासेज हामीसँग मजाले सुरक्षित रहेको छ, भोलि फेरि 8 बजे तपाईँहरूको म्यासेजको साथमा उपस्थित हुन आइहाल्छु, त्यसैले भोलि सुन्न नबोल्नु होला आजको प्रोग्रामबाट, टेक्निकली सपोर्टको लागि अञ्जनलाई धेरै धेरै धन्यवाद भन्दै भोलि 8 बजे भेट्ने बाचासहित आवाजबाट म सुमन बराल छुट्टी, नमस्ते। This is Radio Syndicate.